قل هذه سبيلي أدعو إلى الله. السلام عليكم ورحمة الله وبركاته. إن الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدًا عبده ورسوله. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أفلا ينظرون إلى الإبل كيف خلقت، وإلى السماء كيف رفعت، وإلى الجبال كيف نصبت، وإلى الأرض كيف سطحت، فذكر إنما أنت مذكر. آدرنیے ساتھی ہرو، سماج ہرو، بھائی را بہنی ہرو، آج کو یس پروگرام ما اسلام دھرم لے مانب ذاتی کو بیچار کو سمپرک ما چھا، جون بیچار ہامرو جنم داتا لے ہامی لائی دیو کو چھا۔ آج کو اس پروگرام ما इस विचार को संबंध में छ के यस सृष्टि में जून वस्तु रा जून चीज छ भने यस को बारे में हामी लाई सोचों, या जून सृष्टि छ शक्तिशाली इस सृष्टि को रचना गरे को छ, इस सृष्टि में हामीलाई विचार करूं सोचूं। हाम्रो जन्मदाता ले इस सृष्टि को र यस सृष्टि में जति वस्तु छ बिना किसी उदाहरण को बनाएका छन्। अल्लाहले ईश्वरले ऊंट को कस्तो बनाएका छन्, आकाश को हेरों, पहाड़ को हेरों र धरती को कस्तो बनाएका छन्, यसमा हामी विचार गरौं। इस संसार मा अल्लाह बाहेक केही छ जसले आकाश र धरती बनाउन सक्छ? केही छैन। एउटै अल्लाह हो, ईश्वर हो, जसले सूर्य बनाए, जसले चंद्रमा बनाए, जसले तारा बनाए, जसले दिन र रात बनाए। दिन मा सूर्य निकाले र रात मा चंद्रमा निकाले को छ। जसले आसमान बाट पानी बरसाउ छ, ठूलो ठूलो गाछ र एउटै दाना बीज जमीन मा हाले पछि निकाल छ। अब म अन्तमा अल्लाहले प्रार्थना गर्छु कि अल्लाह हामी सबैको राम्रो सिधो र सही बाटो देखाउनु। वा आखिर दवाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।